बजरमा शरारा जाने ठुला बड़ा पजरमा शरारा जाने हामी गरीब सधैं भरी आधी पेट खाने मत राई झुमा झुमा क्या मसी क्या कि छु राई झुमा चाँदै सुन्न साइ म त सुन्या किनै गर्छु कस्तो रमाइलो छ एकदम नाइट टु मिट यु दमौली एफएम 94.2 मेगाहर्जमा शनिबार के शनिबार 12 बजेपछि सुने न के त अनि फन के जको फन हजुर तपाईँलाई काटकुटी लगाउन म दिवाकर भट्टराई साता सातामा आउँछु तपाईँ पनि सक्नुहुन्छ भने सिधै आउनुहोस् 0965167181 थिचेर कतै सुताउनु होला नि फेरि हेलो हजुर गुड आफ्टरनुन एन्ड नमस्ते स्वागत छ यहाँहरू सम्पूर्णलाई 9.2 मेगाहर्ज दमौली एफएम श्रवण गरेर बसिरहनु भएका तमाम तमाम आदरणीय श्रोताहरूको माझमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता दिवाकर भट्टराई प्रोग्राम हुने फोनमा हामी तपाईँहरूसँग प्रत्यक्ष रूपमा फोन सम्पर्कमा रहेर रमाइलो कुराकानी गर्नेछौँ र तपाईँहरू पनि हामीसँग आएर रमाइलो कुराकानी गर्न चाहनुहुन्छ भने तपाईँ डायल गर्न सक्नुहुनेछ 0655 561 781 नम्बर तपाईँ डायल गरेर हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्नको लागि आउन सक्नुहुनेछ र कार्यक्रममा आउँदाखेरि तपाईँहरूले विभिन्न किसिमका हाँस्य व्यङ्ग्यले भरिएका सामग्रीहरू हामी माझमा ल्याउनुपर्ने हुन्छ सुनाउनुपर्ने हुन्छ र विजेता साथीको लागि व्यवस्था गरेको छ दमौली ससेज कर्नर जुन चाहिँ रहेको छ भेटघाट चोकमा र यतिखेर भने कार्यक्रममा पहिलो श्रोता स्वरूपको साथी हाम्रो लाइनमा हुनुहुन्छ उहाँलाई स्वागत गरौँ नमस्ते हेलो हजुर नमस्कार हेलो कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ तर उहाँले सायद बोलेको सुनिरहनु भएको छैन या के भएको छ हेलो हजुर नमस्कार ओके ठिकै छ उहाँ हाम्रो सम्पर्कबाट बाहिर गइसक्नु भएको छ र तपाईँहरू पनि आउन सक्नुहुनेछ र विभिन्न किसिमका हाँस्य व्यङ्ग्यले भरिएका सामग्रीहरू तपाईँहरूले प्रस्तुत गर्नुपर्ने हुन्छ यतिखेर कोही साथी हुनुहुन्छ नमस्ते हजुर एकदम ठिकठाक छ को बोल्नुभयो कहाँबाट व्यास्तीबाट अनिल मिश्र बोल्दै हुनुहुन्छ है अनि के छ अनिलजी हालखबर सुनाउनुहोस् नयाँ ताजा सुनाउनुहोस् कस्तो रह्यो चाडबाड के भयो ल सबै सुनाइदिनुहोस् ए हालखबर चाहिँ बासी नै छ किन हालखबर चाहिँ बासी नै भयो नि अलिकति लामो भएको भएर बासी भयो होइन अनिलजी त्यही त नि अनि के गर्दै हुनुहुन्थ्यो आजभोलि के गर्दै हुनुहुन्छ पढ्दै हुनुहुन्छ राम्रोसँग पढ्नु होला कति कक्षामा पढ्नुहुन्छ सात कक्षामा पढ्नुहुन्छ ओके कसेर पढ्नु होला मजाले भन्छ नि यो टुप्पीले माथि कसेर होइन दौरेसम्म पढ्नु होला फेरि त्यस्तो चाहिँ नगर्नु होला फेरि गाह्रो पर्ला होइन अनि अनिलजी आज कार्यक्रममा आउनुभएको छ के सुनाउनुहुन्छ एउटा छोटो तपाईँको जोक सुरु गरिहाल्नुहोस् धेरै साल पहिलेको है एउटा देशमा एउटा बुढो मान्छे थियो अरे बुढो मान्छे थियो अरे सानोमै मर्दैछ ए बुढो मान्छे सानोमै मर्दैछ है अनि अनिलजी के भएछ त्यही त राम मरेपछि त सकिहाल्यो नि होइन पछाडि अब के भन्नु होइन ओके निकै मिठो खालको जोक सुनाइदिनु भयो अनिलजी यहाँलाई धेरै धेरै धन्यवाद है फेरि बुढो मान्छे सानै मान्छे झ्याप न मरेको चाहिँ यहाँले चाहिँ नदेख्नु होला त्यस्तो चाहिँ है अलिक डेन्जरै हुन्छ होइन त्यसपछि अब के भयो भन्दाखेरि अनिलजी अब थाहा पाएको नपाइ भयो होला अनिलजीलाई होइन कस्तो भयो अनि के भयो त अनिलजी त्यसपछि ए त्यसपछि फेरि सानोमै मऱ्यो अरे है त्यो त एकछिन त अलि समय हुन दिनु पर्थ्यो नि त 2-4 वर्ष अलिकति बढ्नै दिनु पर्थ्यो अब सानैमै मर्दैछ होइन ओके अनिलजी कार्यक्रम आइदिनु भयो, धेरै धन्यवाद। अहिले छुट्यौँ भन्दै थियो, उहाँ हुनुहुन्थ्यो अनिल मिश्र, आउनुभएको थियो ब्यास दुईबाट र निकै रमाइलो तरिकाबाट। एउटा बुढो मान्छे सानैमा मर्यो अरे, बुढो मान्छे अब कसरी सानैमा मर्थ्यो र नि, होइन सानोमा मर्नको लागि त सानै मान्छे हुनु पऱ्यो, फेरि अब मरे जस्तो कुरो थियो। अलिक हाँस्ने कुरा चाहिँ नगरौँ होइन। यतिखेर भने कोही साथी हुनुहुन्छ, हजुर नमस्ते। सुख दुःख जिन्दगी हो यसरी नै बाँच्न सिक, लुकाएर पिर व्यथ ओठ खोली हाँस्न सिक, भावनाका फुलहरू क्रिस भरमै ओइली झर्छन्, कठोर बनी आँसुहरू आँखाभित्र साँच्न सिक, आँखाभित्र साँच्न सिक। हजुर नमस्ते। अँ नमस्ते सचिनाजी, आउनुभयो क्याबिनबाट होइन त सचिनाजी? म सचिना होइन। त्यही त नि होइन, तपाईँ को आउनुभयो त एकचोटि नाम भनिदिनुहोस्। म काली गुरुङ हो। ए नाम चेन्ज भइसक्यो। ओके ल ठिकै छ कालीजी, अहिले कहाँबाट? क्याबिनबाट नै हो होइन, सतीसराबाट। ए फेरि सतीसरामा हुनुहुन्छ अरे, सतीसराबाट काली गुरुङ आउनुभएको थियो पक्कै पनि उहाँसँग। उहाँले निकै रमाइलो तरिकाबाट, निकै मिठो तरिकाबाट आफ्नो भावनाहरू यहाँको माझमा सेयर गरिसक्नु भएको छ। धेरै धन्यवाद कालीजी, एनिवेज तपाईँलाई, र तपाईँहरू पनि आउन सक्नुहुनेछ, जुट्न सक्नुहुनेछ, यो शनिबारको समयलाई अझै फलिमय बनाउन सक्नुहुनेछ। यसमा भने तपाईँको ठुलो दिन रहने गर्छ, आउन सक्नुहुनेछ, मैले जानकारी गराइरहेको छु। र यतिखेरको क्रममा भने पक्कै पनि हामी एउटा रमाइलो खालको गीत सुन्नेछौँ, क्रिस थ्रीबाट रघुपति राघव राजा राम। ओके निकै रमाइलो गीत तपाईँको लागि राख्नेछु, तपाईँ भने 0965167181 नम्बर डायल गर्दै गर्नुहोला। मदहोश है Stop! रघुपति राघव राजा राम निकै रमाइलो गीत हामी सुनिसकेका छौँ र तपाईँ भर्खर मात्र रेडियो बटार्दै बटार्दै सुन्दै सुन्दै जानुभएको छ भने यो हो धमौली एफएम र हो कार्यक्रम होलिडे फन। हामी तपाईँहरूको माझमा जुटिरहेका छौँ। यतिखेर भने कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ। नमस्ते हजुर। हेलो हजुर, नमस्ते। अहँ, कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ तर उहाँको आवाज चाहिँ हामीले सुन्न सकिरहेका छैनौँ। हजुर नमस्ते। हेलो, अहँ, उहाँ चाहिँ हाम्रो सम्पर्कबाट विच्छेद भइसक्नु भएको छ। सायद उहाँ चाहिँ हाम्रो सम्पर्कबाट बाहिर गइसक्नु भएको छ। यतिखेर भने कोही साथी हाम्रो सम्पर्कमा आइसक्नु भएको छ। हजुर नमस्ते, स्वागत छ यहाँलाई कार्यक्रममा। नमस्ते, को बोल्नुभयो कहाँबाट? शर्मिला। शर्मिलाजी कहाँबाट होला? लमजुङबाट। शर्मिला, ओके। लमजुङतिरको हालखबर सुनाइदिनुहोस्। ठिक ठाकै छ, बसिराख्नु भएको छ होइन? अनि शर्मिलाजीको यो चाडबाड दसैँ तिहार चाहिँ कस्तो रह्यो सुनाइदिनुहोस् न। एकदम रमाइलो भयो है। सबभन्दा यहाँलाई यो चाडबाडहरू आउँछ, यो चाडबाडहरूमा विशेष मनपर्ने चाहिँ के हो? मलाई मनपर्ने चाहिँ मनपर्ने चाहिँ दसैँ र तिहारहरूमा अथवा चाडबाडहरूमा सबभन्दा मनपर्ने तिहार। तिहारको चाहिँ कुन पक्ष त्यस्तो यहाँलाई धेरै मनपर्छ शर्मिलाजी? यहाँलाई कुन पक्ष चाहिँ एकदमै जस्तो के हुन्छ नि भाइहरू दाजुभाइ दिदीभाइ अथवा दाजु बहिनीहरू टिका लाउने यस्तो ऊ मनपर्छ कि परम्परा मनपर्छ कि होइन? पिङहरू खेल्न पाउने हुन्छ अथवा अरू तिहारको बेलामा धेरै कुराहरू गरिराखेका हुन्छ नि त, के कुन पक्ष चाहिँ मनपर्छ? हजुर, के गरेको मनपर्छ? देउसी भैलो मनपर्छ। यहाँलाई देउसी खेल्न नि दौर आउँछ है? ओके, ल ठिकै छ। कुनै दिन यसो मिल्यो भने चाहिँ देउसी खेल्नको लागि यहाँलाई चाहिँ आग्रह गरौँला है। आज कार्यक्रममा आउनुभएको छ र आज हामीलाई के सुनाउनुहुन्छ शर्मिलाजीले? खासै त्यस्तो केही जान्नुहुन्न, तर पनि एउटा केही त सुनाउनुहुन्छ, जोक्स सुनाउनुहुन्छ, जोक्स ल्याउनु भएको छ हो शर्मिलाजी? जान्दिनँ। ओके, लागिहाल्यो, कस्तो भाग्य है। त्यत्तिकै ट्राई गर्दा पनि लाग्ने तपाईँको भाग्य होइन? ओके ठिकै छ शर्मिलाजी, आगामी दिनमा आउँदाखेरि अवश्य पनि केही सामग्रीहरू नयाँ नौला केही विशेष कोसेलीहरू लिएर आइदिनु होला है। र अहिले चाहिँ हामी छुट्टिनुपर्ने हुन्छ, कार्यक्रममा आइदिनु भयो धेरै धन्यवाद। अरू छुट्यो, नमस्ते है त। ओके नमस्ते। उहाँ हुनुहुन्थ्यो शर्मिलाजी, आउनु भएको थियो लमजुङबाट, उहाँसँग कुराकानी गरिसकेका छौँ। र तपाईँ पनि आउन सक्नुहुनेछ 0965 61 781 नम्बर तपाईँ डायल गरेर रमाइलोसँग कुराकानी गर्नको लागि जुट्न सक्नुहुनेछ। हामी तपाईँको माझमा छौँ, तपाईँको साथमा छौँ र यो शनिबारको दिन पनि छ र अलिकति चाडपर्वहरू गइराखेका छन्। हिजो मात्रै अब छठ पर्व पनि सकियो र अब क्रमशः चाडपर्वहरू सकिँदै सकिँदै आइराखेका छन् होइन? पक्कै पनि यहाँका प्लानहरू के छ, के गर्दै हुनुहुन्छ, यो विषयमा तपाईँ हामी छलफल गर्न सकिन्छ, कुराकानीहरू गर्न सकिन्छ। तर अबको क्रममा पनि एउटा रमाइलो गीत हामी तपाईँको माझमा राख्नेछौँ। 3 चौके 12 निकै रमाइलो गीत रहेको छ र तनहुँका गायकहरूले नै गाउनु भएको अथवा भनौँ ईश्वर परियार लगायतका तनहुँ जिल्लाभित्रका गायकहरूले स्वरबद्ध गर्नुभएको यो रमाइलो गीत तपाईँ सम्पूर्णको माझमा राख्नेछौँ। तपाईँ भने 561 781 नम्बर डायल गर्दै गर्नुहोला। कल्पना को फूल माला उने निकै मिठो गीत हामी सुनिसकेका छौँ, तीन चौके बार माया नमार ठिकै रमाइलो गीत रहेको थियो। र तपाईँहरू पनि हामी माझमा आएर रमाइलो कुराकानी गर्न चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 0965167181 नम्बर तपाईँ डायल गर्नुपर्ने हुन्छ। र एउटा जोस यहाँहरूको माझमा सुनाउन चाहेँ। एकचोटि के भएछ अरे भन्दाखेरि, हर्के चाहिँ सधैँ बिहान किन मन्दिर जान्छ भन्ने कुरामा चाहिँ ऊ मन्दिर किन जान्छ भनेर साथीहरू सोधेछन् होइन। हर्केलाई चाहिँ के भनेछन् भने, हर्के भन त तिमी सोधै यो मन्दिर किन जान्छौ भनेर साथीहरूले सोधेछन् होइन। अनि हर्केले के भन्नेछ भने, किनकि त्यहाँ पूजा अर्चना आरती ज्योति लक्ष्मी दुर्गा शान्ति हुन्छ त्यसैले नि भनेछ अरे। त्यही पनि त्यस्तो भएर मात्रै ऊ चाहिँ मन्दिर जाँदो रहेछ निकै। ओके, जो सुनाइसकेको छु यहाँहरूको माझमा। र यतिखेर भने कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ। हजुर नमस्ते। नमस्ते। नमस्ते, को बोल्नुभयो कहाँबाट? ब्यास्ट्रीबाट। यहाँको शुभ नाम भनिदिनुहोस् त फेरि एकपल्ट। साजन श्रेष्ठ। साजन श्रेष्ठ, हजुर के छ साजनजी, के गर्दै हुनुहुन्छ यहाँले ब्यास्ट्रीमा बसेर? अहँ साजनजी, के गर्दै हुनुहुन्छ, के हुँदैछ दिनहरू, कसरी बित्दैछन् हाम्रो साजनजीका? त्यही हो, आज अब बिदा पनि छ होइन। अब विशेष त अब हिजो पनि अब बिदा भइ नै हाल्यो होइन, छठ पर्व आज शनिबार छँदैछ, अब भोलिबाट चाहिँ तपाईँ अब स्कुल जानुहुन्छ होइन। ओके, राम्रोसँग अध्ययन गर्नुहोला। अनि दमौली एफएम कतिको सुन्नुहुन्छ यहाँले? सुनिराख्नुहुन्छ समय मिलेको बेलामा है। कति क्लासमा पढ्नुहुन्छ यहाँले? नौ क्लासमा पढ्नुहुन्छ है? नाइन क्लासमा पढ्नुहुन्छ। ओके, राम्रोसँग मिहिनेत गरेर पढ्नु होला। अब दस क्लास हुन्छ, एसएससी अलिकति भन्छ नि आइरन गेट भनेपछि त अलिकति कसिनु पऱ्यो होइन। ओके, ठिकै छ, कार्यक्रममा आउनु भएको छ। हामीलाई के सुनाउनुहुन्छ आज? जोक्स। ओके, हुन्छ साजनजी, तपाईँ जोक सुरु गर्न सक्नुहुन्छ। तिमीलाई सबैभन्दा धेरै माया कसको लाग्छ? प्रेमिकाले उत्तर, मलाई त यो संसारमा सबैभन्दा बढी माया तिम्रो लाग्छ अनि नै भने। अनि प्रेमीले भन्छ, मलाई पनि यो संसारमा सबैभन्दा माया तिम माया मेरै लाग्छ। साजनजी, हजुर त्यही चाहिँ नै सबभन्दा बढी माया आफूलाई आफैको लाग्दो रहेछ है, कस्तो अलि स्वार्थी रहेछ क्या होइन। त्यही पनि निकै मिठो जोक सुनाइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद साजनजी, कार्यक्रम आइदिनु भयो त्यसको लागि पनि। अहिले पनि हामी छुट्टिनु पर्ने हुन्छ, छुट्टियो, नमस्ते है त। ओके भाइ, उहाँ हुनुहुन्थ्यो साजन श्रेष्ठ, व्यास्तीबाट आउनुभएको थियो र जोक सुनाइसक्नु भएको छ। पालो चाहिँ तपाईँको, पके पनि तपाईँ आउन सक्नुहुनेछ। यसरी नै यस्तै यस्तै खालका रमाइला रमाइला जोक्सहरू यहाँले सुनाउन सक्नुहुनेछ। फेरि पनि एउटा जोक सुनाइहालौँ कि के भएछ अरे भने, हजुरबा चाहिँ किताब पढेर बसिरहेको बेलामा त्यत्तिकैमा नाति आएर सोध्यो अरे हजुरबालाई। नातिले के भनेछ थाहा छ? हजुरबा के पढिरहनु भएको भनेर हजुरबाले सोधेछ होइन। अनि हजुरबाले भन्नुभएछ, इतिहास पढेको बाबु इतिहास भन्नुभएछ। अनि नाति चाहिँ किताबको गाथा हेर्दै भनेछ, तर यो त जोक्स सम्बन्धी किताब छ नि भनेर नातिले भनेछ होइन। अनि हजुरबाले भन्छ, हेर बाबु यो मेरो लागि जोक्सको नै किताब काफी छ बाबु। हजुरबा र नातिको यति लामो छलफल हामी सुनिसकेका छौँ। पके पनि तपाईँ दमौली एफएम सुन्दै हुनुहुन्छ, कार्यक्रम उरिडियो फनको साथमा हुनुहुन्छ र पके पनि तपाईँ आउन सक्नुहुनेछ हामीसँग रमाइलो गर्नको लागि। यस कार्यक्रमलाई यहाँहरूले दमौली एफएम .org पनि प्रत्यक्ष रूपमा लगइन गरेर सुन्न सक्नुहुनेछ। र यतिखेरको क्रममा भने फेरि पनि एउटा साङ्गीतिक आवाजलाई जोड्न मन लागिराखेको छ, निकै रमाइलो गीत रहेको छ, ग्रान्ड मस्ती। ओके, पके पनि ग्रान्ड मस्तीबाट यो निकै रमाइलो गीत हामी सुन्नेछौँ। तपाईँ भने 561-781 नम्बर डायल गर्दै गर्नुहोला। We'll be right back. जिन जिन दिल का धड़क रहा है हाय हो गया ग्रैंड मस्ती ग्रैंड मस्ती निके रमाइक हामी सुनिसकेका छौँ र तपाईँ सुन्दै हुनुहुन्छ दमौली एफएम र यो प्रोग्राम होलिडे फन। हामी एभ्री सटरडे यहाँहरूको माझमा आउने गर्छौँ यस कार्यक्रमलाई लिएर र तपाईँहरू आउन सक्नुहुनेछ हामीसँग 561-781 नम्बरमा डायल गरेर भलाकुसारी गर्न सक्नुहुनेछ। रमाइला रमाइला तपाईँका त्यस्ता जोक्स मुक्तका हाइकुहरू सुनाउन सक्नुहुनेछ अर्थात् भनौँ अलिकति हाँस्य व्यङ्ग्यले भरिएका सामग्रीहरू तपाईँहरूले हामीलाई सुनाउनु पर्ने हुन्छ सुनाउन सक्नुहुनेछ यस कार्यक्रममा र विजेता पनि तपाईँ बन्न सक्नुहुनेछ। र यतिखेर भने कोही साथी हुनुहुन्छ। हजुर नमस्ते। हजुर नमस्ते। नमस्ते, को बोल्नुभयो कहाँबाट? ए म प्रेम राणा मगर तालगढेबाट। प्रेम राणा मगर तालगढेबाट। हजुर के छ प्रेम प्रेमजी हालखबर? ए एकदम ठिक छ, जोस घाम लागेको छ। घाम लागिराखेको छ, घरमै बसिराख्नु भएको छ होइन प्रेमजी? हजुर। अनि तपाईँको नाम नै एकदम प्रेम शब्दले जोडिएको छ, के छ प्रेममा त दरो ह्याट्री मार्नु भएको छ कि कसो हो? खासै छैन, नाम मात्रै हो भन्नु, नाम मात्रै हो भन्नु पऱ्यो है। त्यही पनि होइन, नाम नै यति राम्रो छ तर कस्तो छ भनेर हालचाल बुझिहालौँ भनेर सोधिहालेँ है, फेरि मान्छे नगर्नु होला होइन एकदम। अनि प्रेमजी कार्यक्रममा आउनु भएको छ, आज पहिलोचोटि आउनु भएको तपाईँ? हजुर पहिलोचोटि, पहिलोचोटि आउनु भएको छ। कहिले काहीँ झुक्किएर कार्यक्रम सुन्नुहुन्थ्यो कि सुन्नुहुन्थेन? ए आज पहिलोचोटि नै सुनेको, अनि पहिलोचोटि नै फोन गरेको, ठ्याक्कै लागिहाल्यो। लागिहाल्यो, कति लक्की मान्छे तपाईँ है। पहिलोचोटि नै सुन्नु भएको थियो, पहिलोचोटि नै कल गरेको, लागिहाल्यो है। विशेष दमौली एफएम यहाँले धेरै सुन्नुहुन्न हो? हजुर सुन्न त सुनिन्छ, खासै टाइम हुँदैन, आज शनिबार भएर। शनिबार भएर, ओके ठिकै छ। कार्यक्रममा आउनुभएको छ प्रेमजी, आज प्रेमपूर्ण तरिकाले हामी कुरा गरिरहेका छौँ, के सुनाउनुहुन्छ आज? हुन्छ हुन्छ, ओके। कमेडी खालको छ कि छैन प्रेमजी? हजुर हल्का कमेडी, हल्का कमेडी, ओके हुन्छ। तपाईँ सुनाउन सक्नुहुन्छ, प्रस्तुत गर्नुहोस्। जस्तै हिजो आजको ऊ चलन अनुसार के, जस्तै एउटा केटाले एउटा केटीलाई मन पराउँदा मन पराउँदा उसले भन्छ कि प्रिय तिमीले पायो भने म आकाशको तारा झारिदिन्छु भन्छ अरे क्या। अनि जब पाउँछ नि उसले पाइसकेपछि, अनि जब विवाह हुन्छ अनि के भन्छ बिहा भन्दा पछाडि चाहिँ के भन्छ अरे भन्दाखेरि फेमिलीले चाहिँ ल मलाई बिहा गर्नुभन्दा अगाडि चाहिँ आकाशको तारा झारिदिन्छु भन्नुहुन्थ्यो खोइ त झारे भनेर सोद्धाखेरि के को आकाशको तारा झार्नु नि अब मेरो हेरि हो बङ्गला झार्छु भनेर बङ्गला झार्छु रे अह प्रेमजी भनेपछि त बङ्गेर झर्न पो लागेछ है कस्तो खतरा रहेछ होइन होइन जस्ट जोगमा हो कि निकै रमाइलो खालको जोग सुनाइदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद पक्कै पनि एउटा गर्छु भनेको कुराहरू अथवा विवाह हो कि एकदम धेरै आशा देखाउने होइन चाहे केटी पछि अथवा केटा पछि जो जोसुकै होस् होइन सुरुमा चाहिँ के नै गर्छु भन्ने हुन्छ तर लास्टमा गएर खासै केही पनि गर्न सकिरहेको हुँदैन क्या निकै रमाइलो यति त यथार्थ हो पके पनि प्रेमजी निकै मिठो जोक सुनाइदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद अहिले छिटो नमस्ते है त ओके नमस्ते बाबा उहाँ हुनुहुन्थ्यो प्रेम राणा मगर आउनु भएको थियो तालघरेबाट पके पनि उहाँसँग हामी कुराकानी गरिसकेका छौँ र कार्यक्रमको हामी अन्तिम अन्तिम छेडतिर छौँ हामी सायद एकजना साथीलाई लिन सक्छौँ कि ओके त्यो भाग्यमानी साथी तपाईँ पनि पर्न सक्नुहुनेछ आउन सक्नुहुनेछ आग्रह मैले गरिरहेको छु एकदम हामी कार्यक्रमको अन्त्य अन्त्य छेडतिर आइरहेका छौँ र एकचोटि के भएछ अरे भन्दाखेरि स्वास्नीले चाहिँ श्रीमानलाई अथवा श्रीमतीले श्रीमानलाई भनौँ अझै यसरी होइन धम्काउँदै भनेछ अरे फोनमा होइन फोन गरेर होइन कहाँ मुन्टेको यति अबेरसम्म घर नआउने भनेर अनि श्रीमतीले श्रीमानलाई थर्काइराखेको रहेछ होइन अनि श्रीमानले पनि भनेछ प्रिय तिमीलाई सम्झना छ त्यो गहना पसल जहाँ तिमीले एउटा हिराको हार निकै मन पराएका थियौ मसँग पैसा नभएर किनेर दिन सकेको थिइनँ तर मैले भनेको थिएँ एक दिन त्यो हार तिम्रो अवश्य हुनेछ भनेर भनेर फोनबाट भनेछ होइन अनि स्वास्नी चाहिँ निकै खुसी भएर हो डार्लिङ हो मैले सम्झेँ भनेर भनेछ होइन अनि लोग्नेले भनेछ फेरि के भनेछ थाहा छ यहाँलाई फेरि लोग्नेले के भनेछ अनि हो म त्यही गहना पसलको अघिल्तिर भट्टीमा छु भनेर ल्याइदिन्छ अरे लगेर भनेपछि त्यस्तो पनि हुन्छ जीवनमा है पके पनि ओके हामी कार्यक्रमको अन्तिम क्षणतिर आइराखेका छौँ र अब भने सायद हामी साथीहरूलाई लिन सक्दैनौँ पके पनि आज कार्यक्रममा धेरैजना साथीहरू आइदिनु भयो जति पनि साथीहरू आइदिनु भयो यहाँहरू मध्येबाट हामी एकजना उत्कृष्ट साथीलाई छनौट गर्नुपर्ने हुन्छ र त्यसभन्दा अगाडि एउटा रमाइलो खालको गीत हामी सुन्नेछौँ गीत पछाडि म आउनेछु सुन्दै गर्नुहोला पके पनि निकै रमाइलो गीत चेन्नई एक्सप्रेसबाट टाइटल सङ यहाँहरूको माझमा ब्याकग्राउन्डमा बजिराखेको छ नेपथ्यमा सुनिरहनु भएको छ र आज कार्यक्रममा आइदिनु भयो कार्यक्रमको सुरुवातमा हुनुहुन्थ्यो अनिल मिश्र व्यास्तीबाट काली गुरुङ सतीश्वराबाट शर्मिलाजी आउनुभएको थियो लमजुङबाट साजन श्रेष्ठ व्यास दुईबाट हुनुहुन्थ्यो र अन्तमा हुनुहुन्थ्यो प्रेम राणा मगर तालघरेबाट आउनुभएको थियो यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद र स्पेसल्ली धेरै धन्यवाद दिन चाहन्छु आज कार्यक्रमको विजेता बन्नुभएको छ कार्यक्रमको सुरुवातमा आउनुभएको थियो अनिल मिश्र व्यास्तीबाट यहाँलाई धेरै धेरै बधाई छ कंग्रेचुलेसन अनिल मिश्रीजी, तपाईँ कार्यक्रम होलिडे फनको विनर हुनुभएको छ। तपाईँलाई पक्कै पनि दमोली ससेज गर्नले व्यवस्था गरेको छ, खाजाको व्यवस्था गरेको छ, र त्यसको लागि तपाईँ आउनुपर्ने हुन्छ दमोली एफएमको सम्पर्क कार्यालयमा 10-4 एक हप्ताभित्रमा आउनुहुनको लागि यहाँलाई अनुरोध गर्न चाहेँ। र कार्यक्रममा जति पनि साथीहरू आइदिनु भयो यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद, र कार्यक्रमलाई सुनेर साथ दिनुभयो यहाँहरू सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद। कार्यक्रमको विषयमा सुझाव सल्लाह अनि प्रतिक्रियाको लागि कार्यक्रमको ठेगाना रहेको छ कार्यक्रम होलिडे फन दमौली एफएम 94.2 मेगाहर्ज व्यास्तै बालमन्दिर चोक दमौली तनहुँको ठेगानामा तपाईँ आफ्ना गुनासा सुझाव सल्लाहहरू पठाउन सक्नुहुनेछ भन्दै कार्यक्रमलाई सुनेर साथ दिनुभएकोमा फेरि पनि धन्यवाद टक्र्याउँदै अर्को साता यहाँहरूको माझमा रमाइलो गर्न आउने नै छु भन्दै सेल्फ अपरेटिङ सिस्टमबाट म कार्यक्रम प्रस्तुता दिवाकर भट्टराईलाई पनि बिदा दिनुहोस्। हस्त नमस्ते।